फेटा घसेर तिमलाई भेटी फर्किन्थे हाँसेर मनमा पीडा छ होला छैन भने भन्छु मेरै काखमा हुँदा त आँसुले मुख रुजाउँथ्यो आज एक्लै छौ सानो दिन कसरी बाँच्छौ पखेटा घसेर तिमलाई भेटी फर्किन्थे हाँसेर मनमा पीडा छ होला छैन भनिरहन्छु मेरै काखमा हुँदा त आँसुले मुख रुजाउँथ्यो आज एक्लै छौ सानो दिन कसरी बाँच्छौ मेरै काखमा हुँदा त आँसुले मुख रुजाउँथ्यो आज एक्लै छौ सानो दिन कसरी बाँच्छौ I'm not afraid to die. पारेर आँसु पियाएकी छुवारे हर मासु मनमा पीडा छ होला छैन भने भन्छु मेरै काखमा हुँदा त आँसुलाई मुख रुझाउँथ्यो आज एक्लै छौ सानो दिन कसरी बाँच्छौ झरेर आँसु पियाएकी छुवारे हर मासु मनमा पीडा छ होला छैन भने भन्छु मेरै काखमा हुँदा त आँसुलाई मुख रुझाउँथ्यो आज एक्लै छौ सानो दिन कसरी काट्छौ मेरै काखमा हुँदा त आँसुलाई मुख रुझाउँथ्यो आज एक्लै छौ सानो दिन कसरी काट्छौ सानो दिन कसरी काट्छौ